पल्टनबाट छुट्टीमा आएको हो हिजैमा, पल्टनबाट छुट्टीमा आएको हो हिजैमा। लैजाने मन छ तिमलाई यसपालि तिजैमा, माया जाउँ हिँड सरार लाउली हङकङको सारी हिरौली पारेर फरार, लाउली हङकङको सारी हिरौली पारेर फरार, लाउली हङकङको सारी हिरौली पारेर फरार, हिरौली पारेर फरार। बाजे लाउरे बाउ लाउरे लाउरे म पनि, बाजे लाउरे बाउ लाउरे लाउरे म पनि, सबै पुरा गरिदिन्छु म तिम्रो सपनि। माया जाउँ हिँड सरार लाउली हङकङको सारी हिरौली पारेर फरार, लाउली हङकङको सारी हिरौली पारेर फरार, लाउली हङकङको सारी हिरौली पारेर फरार, हिरौली पारेर फरार। कसम खान सक्छु हेर छोएर म देउता, कसम खान सक्छु हेर छोएर म देउता, पहिलोचोटि मन पराएको तिमी नै हौ एउटा। माया जाउँ हिँड सरार लाउली हङकङको सारी हिरौली पारेर फरार, लाउली हङकङको सारी हिरौली पारेर फरार, लाउली हङकङको सारी हिरौली पारेर फरार, हिरौली पारेर फरार। सोझी केटी फकाउन यसै